मान्य सदस्यहरू, अब म मत विभाजनको परिणाम घोषणा गर्दछु। मान्य सदस्यहरू, आजको मतदानमा उपस्थित मान्य सदस्यहरूको संख्या 553 रहेको छ। मान्य सदस्य श्री सुशील कोइरालाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचनाको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 405 मत र 49 सूचनाको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा 148 मत परेको छ। मान्य सदस्य श्री सुशील कोइरालाले आफूलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी दिनुभएको उम्मेदवारीको सूचनाको पक्षमा 400 मत परेको र उक्त संख्या व्यवस्थापिका संसदको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत भएकोले मान्य सदस्य श्री सुशील कोइराला नेपालको अन्तरिम संविधान 2063 धारा 38 उपधारा 2 एवं संविधान सभा व्यवस्था संसदको कार्य सञ्चालन नियमावली 2065 नियम 7 उपनियम 5 बमोजिम नेपालको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको घोषणा गर्दछु। मान्य सदस्यहरू, सर्वप्रथम म नवनिर्वाचित प्रधानमन्त्री सम्मान्य सुशील कोइरालालाई सम्पूर्ण मान्य सदस्यहरूको र गर्दछु। सरकार गठन र संविधान निर्माण प्रक्रिया विधिवत शुरू नभई ढिला हुँदै गएको अवस्थामा आम जनतामा दलहरूमाथि शंकाको साथै चिन्ता पर्न थाल्यो। दल नेपाली